नमस्कार अनि स्वागत छ उज्यालका खबरको 200 श्रृंखलामा यसका प्रिय प्रिय समस्त श्रोतामा। अनि आजसम्म यति धेरै माया दिएर यहाँसम्म ल्याइ पुर्याउनु भएकोमा प्रिय श्रोतामा हार्दिक आभार प्रकट गर्दछु। म कार्यक्रम सञ्चालक प्रेम सुनार। यस्तै ठिक यसै समयमा उज्यालका खबर प्रसारण हुने यस रेडियोसहित विभिन्न 11 रेडियोहरू र दर्जनौँ अनलाइन मिडियाहरू अर्थात् समस्त उज्यालका खबर युनिटलाई पनि कृतज्ञता जाहेर गर्दछु र विज्ञापनदाता अनि सहयोगी शुभचिन्तक सबै सबैमा विशेष धन्यवाद समेत टक्र्याउँदछु। आज 200 श्रृङ्खला पुगेको अवसरमा आफ्नो प्रतिक्रिया र बधाई एवं शुभकामना दिने 100 श्रोता हुनुहुन्थ्यो, तर समय अभावका कारण हामीले नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष नवराज भुसालको मात्रै प्रतिक्रिया राख्ने भएका छौँ। त्यस्तै आजको श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ गुल्मी वस्तुको एक विद्यालयका प्रधान अध्यापकका छोरालाई विज्ञापन नै नगराई खुसुक्का शिक्षकमा नियुक्ति, अनि अर्खाँचीका एक क्यान्सर पीडित बालकको जीवन रक्षाको अपिल सम्बन्धी खबर, र नियमित स्तम्भ जीवनको गोरेटोमा सुनाउने छौँ आफ्नै देवरले भाउजू भगाएपछि जेठी श्रीमतीको बिचल्लीको कथा। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। अब सुनाऊ नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष नवराज भुसालसँग टेलिफोनमा लिएको यो प्रतिक्रिया। हेलो, नमस्कार। नमस्ते। आज उज्यालका खबरको 200 श्रृङ्खला पुग्यो होइन, यस अवसरमा हामीले सबै पत्रकारको प्रतिक्रिया लिन सकेनौ। समय अभावका कारण 100 श्रोता पनि हुनुहुन्थ्यो प्रतिक्रिया दिन चाहने यस अवसरमा। यसर्थ सबैको तर्फबाट हजुरले उज्यालका खबरको आज 200 श्रृङ्खलासम्म आइपुग्दा उज्याल खबरको प्रभाव के पाउनु भयो, यसबारे तपाईँले केही प्रतिक्रिया दिनु पर्यो। प्रेमजी, खास गरी हामीले यो तालिमहरू लिँदाखेरि हामीले पत्रकारिता सुरु गर्दाखेरि जनतालाई सूचनाको हक सम्बन्धी सूचनाको अधिकार जनताको तेस्रो आँखाको रूपमा जनताहरूलाई सूचना पुर्याउने अनि कुना कन्दराहरूमा रहेका जनता समक्ष समाचारहरू पुर्याउने र तिनका अधिकारका बारेमा काम गर्ने भन्दा जुन हामीले तपाईँको कसम खाएर यो हामीले पत्रकारिता सुरु गरेका थियौँ र त्यसभन्दा धेरै माथि पुगेर यो उज्यालका खबर वास्तवमा एउटा सूचना समाचार दिनु मात्रै नभएर अहिले दुखी र गरिब जनताहरूको लागि जो अन्यायमा परेका छन् जो जसले तपाईँको आफ्नो अधिकार पाउन सकेका छैनन् जो वास्तवमा उज्यालमै परेका पात्रहरू छन् त्यसको लागि तपाईँको चाहे तपाईँको घरमा व्यवस्था गरिदिने सवालमा होस् चाहे मृत्युको मुखबाट बताउने सवालमा होस् चाहे तपाईँको बिरामीहरूलाई उपचार गर्ने सवालमा होस् यो उज्याला खबरले एउटा समाचारको मात्रै काम नगरेर एउटा समाजको ऐनाको रूपमा समाजको एउटा प्रतिबिम्बको रूपमा र यो समाजलाई अगाडि बढाउनको निम्ति धेरै ठुलो मिहिनेत गरेको छ र मैले धेरै साथीहरूसँग बाहिर हाम्रो काठमाडौँतिर ठुला मिडियामा काम गर्ने साथीहरूलाई यो जानकारी गराउँदाखेरि पनि हाम्रो पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षलाई यो जानकारी गराउँदाखेरि पनि उहाँहरूले धेरै सराहना गर्नुभएको छ र यो वास्तवमा यो उज्यालको खबरले धेरै तपाईँको जनताहरूको लागि ठुल्ठुला काम गरेको छ। वास्तवमा यसको लागि तपाईँको स्वदेशी पाठकहरू विदेशमा रहनुभएका तमाम गुल्मेलीहरू जब उज्यालको खबर सुन्नुहुन्छ उहाँले दिन खोलेर जनहरूलाई सहयोग गर्नुभएको छ उहाँहरूले म नेपाल पत्रकार महासङ्घ गुल्मीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु र प्रश्न तपाईँ प्रेम सुनारलाई पनि र हाम्रो यो उज्यालको खबर टिम युनिट हजुर यो सबै यसोलाई धन्यवाद दिन चाहन्छु। प्रेमजी, जस्तो हिजो हामीले एउटा रेडियो रेसुङ्गाबाट सुरु गर्यो कार्यक्रम यति अगाडि आउला भन्ने हामीले पनि सोचेका थिएनौँ होइन, आज यहाँसम्म आइपुग्दाखेरि एउटा रेडियोमा पनि चलाउन बडो मुस्किल थियो। आज 11 रेडियो र अन्य पश्चिम नेपालका अन्य रेडियो काठमाडौँका रेडियोले पनि माग्नु भएको छ र यसलाई अझ अगाडि बढाउनलाई यो टिमलाई अझै सक्रिय पार्नका लागि के गर्नु पर्ला? उज्यालको खबरले अहिले 10,00,000 मान्छेको मन जितिरहेको छ, 10,00,000 मान्छेले तपाईँको यस मार्फत आफ्नो सुख दुःखको साथी बनेको छ, यो 10,00,000 मान्छेले आफ्नो प्रेरणाको स्रोत बनेको छ, 10,00,000 मान्छेको यो मलम पट्टी बनेको छ, 10,00,000 मान्छेलाई यो अपरेसन थिएटर या तपाईँको हस्पिटल बनेको छ। यसको लागि यो अहिले जुन पहिला भन्दाखेरि यसो क्षेत्र व्यापक फराइलो हुँदै गएको छ र यो फराइलो क्षेत्रमा धेरै जनताहरूले तपाईँलाई साथ दिनुभएको छ र यसलाई तपाईँको अझ अगाडि बढाउनुको लागि एउटा टिम खडा गरौँ। एउटा मिडिया भनेको यति सशक्त माध्यम हो जसले तपाईँको लाखौँ खुकुरीहरूले गर्न नसकेका लाखौँ तरवारहरूले गर्न नसकेका कामहरू यो मिडियाले गरिरहेको छ र यसमा पनि यो हजुरलाई खबरले चाहिँ पश्चिम नेपालको तमाम न्यायपरि जनसमुदायहरूको भावनापूर्वक सदस्य भावनामाथि तपाईँहरूले वास्तविक विश्वास जित्न सकेको छ, यसलाई एउटा सशक्त टिम बनाएर र यसका भौतिक संरचनाहरू थपेर म देउन सुन्दी जस्तो तपाईँहरू यातायात गर्न तपाईँको एउटा टिमलाई तपाईँको समुदाय सङ्कलन गर्न जान अनि धेरै भौतिक समस्याहरू छन्, तपाईँको रेकर्डरहरूको समस्या छन्, तपाईँको क्यामेराहरूको समस्या छन्, यावत समस्याहरूलाई एउटा तपाईँले जसरी लाखौँ मान्छेलाई तपाईँले यो जुन यसबाट तपाईँको उद्धार गर्ने काम गर्नुभएको छ, म फेरि यो सार्वजनिक मिडियाको माध्यमबाट पत्रकार महासङ्घको अध्यक्षको हैसियतले म के भन्न चाहन्छु भने तमाम हजुरका खबरलाई माया गर्ने श्रोताहरूलाई के भन्न चाहन्छु भने प्लिज एकपटक चाहिँ यसको यो भौतिक संरचनाहरू बढाउने कुरा एउटा यो हजुरका खबर युनिटले एउटा कार्यालय स्थापना गर्ने कुरामा सबैले एकपटक बिल गर्न सहयोग गर्नुहोस्। एक रुपियाँ मात्रै सहयोग गर्ने भने लाखौँ श्रोताले तपाईँको 10 लाख रुपियाँ जम्मा हुन्छ, त्यसभन्दा माथि बिल भएका यसलाई माया गर्ने जुन श्रोताहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यसलाई माया गरेर एउटा यो टिम बनाएर यसलाई अगाडि लैजानु पर्ने अवस्था देख्न सुप्रिम अवस्था महत्त्वपूर्ण सुझाव सल्लाह र प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। पुनः तपाईँको यो रेडियोका कार्यक्रम भोजनका खबर जुन तपाईँले यो मौसमलमा बसेर भिकट एउटा पहाडी जिल्लामा बसेर यो अहिले 200 अङ्क पुर्याउनु भयो र 200 अङ्कसम्म प्रेमजी हाम्रो पत्रकार महासङ्घमा पनि यसका कुनै गुनासाहरू आएका छैनन्, तपाईँको अदालतमा पनि यस सम्बन्धी कुनै मुद्दाहरू परेका छैनन्। वास्तवमै यो स्तरको एउटा समाचार उठाउनु तपाईँले जुन एउटा सन्तुलित ढङ्गले उठाउनु भएको छ, जो जो यसबाट तपाईँको फाइदा लिइरहेको हुनुहुन्छ श्रोताहरूले, अनि तपाईँले तपाईँको जसरी यो 200 अङ्कसम्म अहिले यो हजार खबर पुर्याउनु भएको छ, 200 अङ्क भनेको 200 हप्ता हो, धेरै ठुलै प्रयास हो प्रेमजी। यसका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजारको खबर र तपाईँ सञ्चालक प्रेम सेनार लगायत श्रोता, गाउँका विद्यालयहरूमा शिक्षकको जागिर खाना अझै पनि नातावाद कृपावाद र घुस कमिसन हट्न सकेको छैन। त्यस्तै गुल्मीको वस्तु गाविस वडा नम्बर 9 होटियामा रहेको हिमालय प्राविमा पनि शिक्षक नियुक्तिमा नातावाद कृपावाद हावी भएको गुनासो आएको छ। शिक्षक नियुक्ति गर्नु पूर्व अनिवार्य विज्ञापन प्रकाशित गरिनु पर्नेमा त्यस विद्यालयका प्रधान अध्यापक राम प्रसाद भण्डारीका छोरा रमेश भण्डारीलाई विज्ञापन नै नगराई खुसुक्क शिक्षक नियुक्ति गरिएको गुनासो आएको हो। यस सम्बन्धमा हामी सम्बन्धित पक्षसँग टेलिफोनमा कुराकानी गर्दैछौ, सुनौ। हेलो, नमस्कार। हजुर नमस्कार, को हिमालय प्रावि वस्तु 9 हटियाका प्रधान अध्यापक राम प्रसाद भण्डारीजी बोल्नु भयो होइन? हजुर हो सर। तपाईँको छोरा रमेश भण्डारीलाई बिना विज्ञापन 81 ल्याएर शिक्षकमा नियुक्ति गरियो भन्ने गुनासो छ नि? त्यो सर, पहिला के थियो भने प्रकाश र उनको चाहिँ आवेदन परेको थियो दुईटाको, कहिले भन्दा 2-2.5 वर्ष पहिले, अनि त्यति बेला चाहिँ सहमतिबाट उनले समितिको रोभरमा ठिकै छ अब विभागमा किन गर्ने भनेपछि लाइक भयो झिक अब परीक्षामा बस्नु भन्दा सहमतिबाट गर्ने भनेर भन्ने त्यो भाइलाई चाहिँ टिचरमा दिएको हो। त्यति बेला वैकल्पिक उम्मेदवार जस्तो भनेर अनि त्यसरी चाहिँ रहेको थिए। अहिले प्रकाश भन्नेले छोडेपछि सर अब समिति अनि सब स्टाफ सबैले उति बेला पनि वैकल्पिकको रूपमा रहेको हुनाले दिने भनेर चाहिँ समितिले निर्णय गरेर त्यसरी वैकल्पिक उम्मेदवारको रूपमा दिएको छ। अब 2 वर्ष पछाडि पनि बिना विज्ञापन 81 नियुक्ति हुँदाखेरि तपाईँको छोरो होस् या जो कसैको छोरो होस् तर चाहिने कतिपय मान्छेलाई सही नहुन सक्छ, यसर्थ प्रक्रियामा गएर नियुक्ति गरे कसो होला, अरूले पनि फाइट गर्न सकुन्? नियम त्यो मान्नु पर्छ सरले भनेको सबै कुरा, मलाई त्यो थाहा छ, त्यो त्यति हो सर। म अहिले बिदामा छु, म बाहिर छु। हुन्छ सर, हामी समितिका अध्यक्ष तारा प्रसाद भण्डारीसँग कुराकानी गर्दैछौँ है त। हस् धन्यवाद। हेलो नमस्कार। हजुर नमस्कार। हजुर तारा प्रसाद भण्डारीजी, तपाईँको विद्यालयमा विज्ञापनै नगरी प्रधान अध्यापक राम प्रसाद भण्डारीका छोरा रमेश भण्डारीलाई नियुक्ति गरियो रे नि त शिक्षकमा? त्यस्तो चाहिँ हाम्रो त्यो विज्ञापन भन्ने एउटा सहमति समितिको सर्वसम्मत शिक्षकहरू हो, सबैको सहमतिमा विद्यालय खाली नरहोस् भनेर पठन पाठनको र विद्यार्थीको हकितको लागि हामीले गरेको निर्णय हो, अरू कुनै स्वार्थ होइन। होइन, हामीले विज्ञापन प्रक्रिया पुर्याउन परे अझै पनि हामी त्यसमा पछाडि परेर के प्रक्रिया गर्नुपर्ने हो अब शिक्षाको निर्देशिका अनुसार हामी गर्न तयार छौँ, क्लास लिन पठाएको छौँ। हामी पहिलाको शिक्षक हुनुहुन्थ्यो प्रकाश भण्डारीजी होइन, अब 2 वर्षपछि छोडिसकेपछि त नयाँ उम्मेदवार त फेरि चाहिँ विज्ञापन त खोल्नु पर्यो, प्रक्रिया नमिलेको कारणले गर्दाखेरि स्थानीयवासीको धेरै गुनासो छ, तत्काल प्रक्रियामा गएर फेरि खुल्ला गरिदिनुहोस्, सबै लड्छन्। ल प्रक्रियामा ल्याएन विज्ञापन खोल्लौँ भने पनि खोल्छौँ, प्रक्रियामा गएर नै नियुक्ति गर्नुपर्छ, कुनै परवाको छोराले जागिर पाउने अरूले नपाउने चाहिँ हुनुहुन्न भन्ने खालको गुनासो आएको छ, यसप्रति तपाईँको ध्यान जाओ। त्यो गुनासो रहेछ भने हामी एक भोलि बिहान प्रकाशले छोडेमा यसलाई प्राथमिकता दिने भन्ने आधार हाम्रो थियो, त्यो आधार चाहिँ फेल खान्छ भने हामीले खाली भनेर खोल्छौँ, सूचना निकाल्छौँ, निर्णय गर्छौँ, त्यसपछिबाट प्रक्रिया पुर्याउँदा त्यही पनि आउन पायो, अर्को आउन पनि पायो। हस् धन्यवाद। अब हामी यस सम्बन्धमा निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो, नमस्कार। हिमालय प्रावि वस्तु नौ हटियामा प्रहको छोरालाई बिना विज्ञापन नियुक्ति गरिएको छ, यस सम्बन्धमा जिल्ला शिक्षा कार्यालयको किन ध्यान जान सकेन वा के हो यो? जहाँसम्म तपाईँले उठाउनु भएको प्रश्न छ र हाम्रो सम्बन्धित संयन्त्र मार्फत पनि हामीले त्यहाँ बुझ्न खोजिराखेका छौँ, हजुर, हाम्रो विद्यालय निरीक्षक स्रोत व्यक्ति मार्फत चाहिँ त्यहाँको वास्तविक कुरा के हो हामी त्यो बुझ्ने प्रयास गरिराखेका छौँ। र जहाँसम्म यो मिडियाबाट तपाईँले उठाउनु भएको प्रश्न छ र यो यस्तो वास्तविक सत्य तथ्य के हो, हामीले त्यसको यकिन छानबिन गरेर हामी चाहिँ नियम अनुसारको कारवाही गर्नेतर्फ अगाडि बढ्छौँ। के रहेछ भने दुई वर्ष अगाडिको वैकल्पिकलाई ल्याएर अहिले राखिएको छ, यसले गर्दा त विद्यालयका आफ्नै नियम कानुन हुने भयो। हामीले यस्तो कुनै पनि नियम विपरीत भएको कार्यलाई हामी ओझेलका खबरले चाहिँ जहिले पनि खबरदारी गर्ने गरेको छ, यसप्रति तपाईँहरूको बेलैमा ध्यान जाओस्। धन्यवाद, तपाईँहरूको यसप्रति ध्यान गएकोमा हामी पनि अत्यन्त चाहिँ ध्यानकर्षण हुन्छ र हामीले शिक्षा ऐन तथा नियमावली अनुसार सम्बद्ध निकायलाई हामीले सचेत गराउँछौँ र कारवाही पनि गर्छौँ। हस्, यही अपेक्षा राख्दै अहिले छुट्टी। हस् त धन्यवाद। हस् धन्यवाद। अब सुनौ सहयोगको अपिल सम्बन्धी खबर। अर्घाँचीको मरेङ गाविस वडा नम्बर 9 का 6 वर्षीय बालक सन्दीप सेजवाल क्यान्सर रोगले जीवन मरणको दोसाँधमा रहेका छन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्ने खर्च नभएपछि त्यो परिवार ओझेलका खबर मार्फत सबैसँग सहयोगको अपिल गरेको छ। सर्वप्रथम हामी पीडित बालक र उनका बाबुसँग टेलिफोनमा कुराकानी गर्दैछौँ। हेलो, नमस्कार। नमस्कार हजुर। को मेघबहादुर सेजवाल बोल्नु भएको होइन? हजुर हजुर, म मेघबहादुर सेजवाल बोलेको। तपाईँको छोरा वर्ष 6 का यी सन्दीप सेजवाल चाहिँ यो ब्लड क्यान्सर भएपछि अहिले चाहिँ नि क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहनु भएको छ होइन? हजुर हजुर, बिपी कोइराला भरतपुर क्यान्सर अस्पतालमा मैले उपचार गराइरहेको छु। हजुर, अनि सुन्नुहोस् त, तपाईँको श्रीमती दाजु यहीँ आउनु भएको छ हामी कहाँ होइन? आर्थिक अभावका कारण चाहिँ हामी उपचार गर्न नसक्ने भयौँ, छोरो गुमाउनु पर्ने भयो भन्ने गुनासो लिएर आउनु भएको छ, के छ अवस्था? हजुर, डाक्टरले त 95% सन्चो हुन्छ, पैसाको धेरै खर्च हुन्छ, सन्चो हुन्छ, किनभने यसको भर्खर खोएको रहेछ, सन्चो गराउन सकिन्छ, यसलाई तपाईँले पैसाको जुगाड गर्नुहोस् भनेर भन्नुभएको छ डाक्टरले। र त्यसपछि हामी गरिब भयौँ, हेर्नुहोस् मेरो पैसाको पनि साह्रै खाँचो छ, पहिला पनि दिल्ली काठमाडौँद्वारा धेरै पैसा खर्च गरिसकेँ, अहिले पनि बाबुको स्थिति ठिकै छ, अहिले ठिक हुँदै गएको छ, पैसा कमजोर भनेर आएको डाक्टरले त्यस्तै छ। ती बाबुसँग कुरा गर्न सकिने अवस्था छ? हजुर, कुरा गराउँछु हजुरलाई। बाबु हजुर हजुर, हुन्छ बाबु, तिम्रो यो बिलौना सुनेर कसैले सहयोग गर्नुभयो भने अवश्य पनि तिमीले नवजीवन पाउने छौ, हामी आशा गर्छौ, पक्कै पनि सबैले सहयोग गर्नु होला, किनभने तिम्रो मम्मी पनि यहीँ आउनु भएको छ, रोइरहनु भएको छ है बाबु। बाबु ल, पिर नगर है। हजुर, हस् बाबु हस्, तिम्रो बुवालाई देऊ। हजुर, मम्मी रुनु भएको छ यहाँ, ल कुरा गर। बाबु हजुर, म यही तमगासु बाबु, तिमीलाई राम्रोसँग उपचार गरे, सबैसितबाट सहयोग माग्नु पर्यो है, तिमीलाई सन्चो हुन्छ, तिमी नआत्यौ, बाबालाई दुःख नदे है, ल हुन्छ, ल राख है, बुवालाई देऊ त। दाजु तपाईँलाई यदि सहयोग गर्न चाहनुहुने महानुभावले तपाईँलाई सम्पर्क सिधै गर्नु पर्यो, तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न। मेरो मोबाइल नम्बर हो 9812524613। फेरि भनिदिनुहोस्। 9812524613। हुन्छ, अब तपाईँको श्रीमतीसँग हामी कुरा गर्छौँ यो स्टुडियोबाट, हजुरसँग छुट्ट्यौँ है त। हस्, भर्खरै मैले सुने तपाईँको छोराको आवाज, त्यो आवाजले गर्दाखेरि म पनि निकै भावुक भएँ, जुन आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने अवस्था रह्यो होइन त? हजुर, हाम्रो आर्थिक अवस्था एकदम कमजोरी भयो, बाबु धेरै लामो समयसम्म बिरामी भयो, असारदेखि बिरामी छ मेरो छोरा, हस्पिटल पनि कोही बाँकी राखेनौँ, धामी झाँक्री पनि कति गऱ्यौँ, लास्टमा हामीलाई काठमाडौँ इसान हस्पिटलबाट दिल्ली पठाइयो, दिल्ली गङ्गालाल हस्पिटलमा पठाइयो, उहाँ गएपछि बाबुको रिपोर्ट बल्ल थाहा भयो, सही रिपोर्ट आयो, ब्लड क्यान्सर भयो भनेर थाहा पायौँ। त्यो रिपोर्ट सुन्दाखेरि मलाई बसी टिक्नु भएन, मेरो कान्छो छोराको हालत आज यस्तो भयो, भयो जतिको पैसा ऋणधन गरेर सबैसित मागेर यताउति गरेर चलायौँ, लास्टमा आएर हाम्रो कोहीबाट आउने उपाय पनि भएन, सानोतिनो पसल गरेर बसेका थियौँ, त्यही पसलबाट यताउति गऱ्यौँ, आजसम्म ऋण मागेर ऋण चलायौँ, ऋण त कति ल्यायो त्यसको हिसाब किताब हामीले केलाउन सकेको छैन, अझै पनि छोरालाई खर्च पुगेन, 14-15 लाख रुपियाँ खर्च चाहिन्छ भन्यो, हामीले कहाँबाट के गर्ने, छोरालाई बचाउनु पर्यो, मार्न सकिएन भनेर गाउँ गाविसबाट सिफारिस बनाएर सबैसितबाट सहयोग माग्दैछौँ र यहाँ ओझेलका खबरमा पनि देश विदेशमा रहनुहुने सबैले हाम्रो दुःख यो पीर व्यथा सम्झेर हजुरहरूले सहयोग गरिदिनु होला। 8-9 लाखभन्दा धेरै खर्च भइसक्यो, अझै 14-15 लाख रुपियाँ मागेको छन् हस्पिटलमा। यत्रो जुटाउन असम्भव भएर सबैसित सहयोग माग्नु पर्यो भनेर यो खबरसम्म पुर्याइदिनु भयो, हजुरहरूलाई धेरै धन्यवाद। यो खबर सुन्नुहुने देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूले मेरो मर्म बुझेर सहयोग गर्नुहुनेछ भन्ने मलाई ठुलो आशा छ। जसरी भए पनि मेरो छोरालाई म बचाउन चाहन्छु। यहाँनिर तपाईँका जेठाजु हुनुहुन्छ, तपाईँ बाबुका अङ्कल हुनुहुन्छ, उहाँले पनि सहयोग रसिद लिएर आउनु भएको छ। गाविसको सिफारिस पनि मेरो अगाडि छ र अहिलेसम्म के कति सहयोग जुटेको छ?